सर्वमान्य नेता भयो गणेश मानवीर। सर्वमान्य नेता भयो गणेश मानवीर। आफ्नै जुको भन्दा बढी देशको लियो पीर, ओहो देशको लियो पीर, देशको लियो पीर। सोच्ने गर्थ्यो प्राण भन्दा प्यारो प्रजातन्त्र, सत्ता भन्दा सेवा ठुलो लियो मूल मन्त्र, लियो मूल मन्त्र। देश र जनता नै बग्थ्यो तिम्रो रगतमा, लौह पुरुष बनेर चिनियो सारा जगतमा, चिनियो सारा जगतमा। सर्वमान्य नेता भयो गर्छ दुनियाले तिम्रो राष्ट्रभक्तिको, कहिले लोभ गरिनो सम्पत्ति र शक्तिको, सम्पत्ति र शक्तिको। अडानमा यति दरो थियो राष्ट्रहितको लागि, कहिले पछि हटिनु जनताको जितको लागि, जनताको जितको लागि। सर्वमान्य नेता भयो गणेश मानवीर। आफ्नै जुको भन्दा बढी देशको लियो पीर, ओहो देशको लियो पीरा।